अब सुनौ गीत संगीत र खोज खबरको सङ्गालो जीवनको गोरेटो। एउटी चेली जब हुर्किन्छिन् कसैलाई मन पराउनु एउटा प्रकृतिको देन हो र जिज्ञासु उमेरमा अनेक आँखाहरू लाग्छन् र आफूले पनि आँखा लगाइन्छ, त्यो चाहिँ केटा होस् या केटी मान्छे। माया प्रेम यसरी स्वाभाविक रूपले एउटा प्रकृतिको देन अथवा जैविक आवश्यकता भन्नुपर्छ। त्यसका लागि एक्लै अर्कोलाई रोज्नु अँगाल्नु कुनै अनौठो कुरा होइन, यो स्वाभाविक प्रक्रिया हो। यही स्वाभाविक प्रक्रियाबाटै गुल्मीको दुबीचौर कि एक चेली विनिता नाम परिवर्तनले एसएलसी दिने क्रममा एकजना युवासँग आँखा जुदाउन पुगिन् र माया प्रेम सुरु भयो। माया प्रेमको सुरुवात त हुन्छ तर त्यसको वास्तविकतासम्म त्यो माया गर्ने व्यक्तिको पारिवारिक पृष्ठभूमिसम्म गहिराईमा नपुगिकन गरिने माया प्रेमको परिणाम के हुन्छ त भन्ने उदाहरण कि पात्र यी विनितासँग आज हामी यस नियमित स्तम्भ जीवनको गोरेटोमा उहाँको माया प्रेमको सुरुवात र अहिलेसम्म माया प्रेम र विवाहबाट भोग्नु परेको पीडा हामी पस्किन गइरहेका छौँ। २०६२ साल चैत महिना जति बेला एसएलसी परीक्षाको तयारीमा थङ्गासमा बसेर परीक्षाको तयारी गरिरहेकी विनितासँग गुल्मीको रूपाकोट नौ दमका निवासी भरत कुमार थापा बताउने, तर उनी वास्तवमा थापा थिएनन्, उनको जात अर्कै थियो, तर पनि विनिताले थापा नै होला भन्ने ठाने र एक महिनाको अन्तरालमा यिनीहरू बिचमा एउटा गहिरो माया प्रेम बस्न पुग्यो र छुट्नै नसक्ने खालका भए यिनीहरू। त्यसपछि के भयो त यी विषयमा विनितासँग म सुन्न गइरहेछु। विनिताजी, माया प्रेम खास कसरी सुरु भयो यहाँहरूको? उहाँसँग म भेटेँ, भेट्दाखेरि उसले पनि मलाई मन पराउन थाल्यो, मैले पनि उसलाई मन पराउन थालेँ, मनमा उसलाई पनि माया मन पराउँथेँ। त्यसले भन्यो मैले माया गर्छु, म इन्डियन लाउरे हो भन्यो। एउटा बुढा मान्छे थिएँ, म दिदीको घरमा बसेर पढ्थेँ, एसएलसी दिन्थेँ, अनि बुढो मान्छेलाई सोधेँ कि बुवा यो लाउरे हो भनेर सोधेँ। अँ लाउरे हो, राम्रै छ, यताउता भनेर भन्नुभयो। त्यसपछि होला भन्नुभयो, अनि म उसँग माया गर्न थालेँ। फोनमा उतिखेर त मोबाइल थिएन, जो फोन ल्यान्डलाइनबाट फोनमा कुरा गर्न थाल्यो, मैले माया गर्छु यस्तो उस्तो भनेर मतलब लोभहरू देखाएर मैले बिहा एक महिना वैशाख 30 गते मैले भागेर बिहा गरेँ। गइसकेपछि बिहा गरेको 25 दिनमा उसको जात अलग रहेछ। मैले थाहा पाएँ, रोएँ, चिच्चाएँ, तर उसले भन्यो होइन हाम्रो जात यस्तो होइन, नागरिकता हेर भनेर। तपाईँ मैले विश्वास गरेँ, उसलाई माया गरेँ। माया गर्दा गर्दा नि उसले मलाई म पर्थेँ, फेरि शङ्का गर्न थाल्यो, पिट्न थाल्यो। अनि फेरि उसले भन्यो तिमीलाई दुःख दिन्न यताउता, मैले तिमीलाई जसरी पनि फाल्छु, हाम्रो जात यस्तो होइन यस्तो हो भनेर धेरै उ गर्यो। पछि मैले पनि सोचेँ जात यस्तो भए पनि मलाई चाहिँ माया गरेकै छ, जात बादमा के नै फरक छ भनेर सोचेर उसले उसलाई मैले माया गरेँ, ऊ बिना बाँच्न नसक्नु भए, मेरो माइती परिवार छुट्याउन जाँदा पनि मैले उसलाई छोडेर आउन सकिनँ, छोड्न गाह्रो हुँदो रहेछ। त्यस्तै हो माया भन्ने अन्ध हुँदो रहेछ। विनिताजी वास्तवमा उहाँ चाहिँ को हुनुहुँदो रहेछ? तपाईँलाई थापा भन्नुभएको थियो, उहाँ को हुनुहुँदो रहेछ? कुमल। तर पनि जातले केही गरेन तपाईँलाई? गरेन, मलाई केही गरेन, जातभातको कोही उयो छैन, माया नै ठुलो हो सबभन्दा भनेर म त्यसरी बसेँ। त्यसरी तपाईँहरूको माया प्रेमको सुरुवात भयो र विवाह भयो, एउटा नयाँ जीवनको सुरुवात भयो। र आज मैले तपाईँलाई यस कारणले तपाईँको जीवनको गोरेटो बनाउन गइरहेको छु, एउटा चेलीले बुझ्दै नबुझी माया गर्दाको परिणाम के हुन रहेछ भन्ने कुरा आज मैले प्रत्यक्षमा तपाईँलाई देखिरहेको छु, यो परिणाम भोगिरहनु भएको छ। तपाईँ उहाँकी एउटी श्रीमती, तपाईँको छातीभरि टोकेका डामहरू छन्, घाँटी सुन्निएको छ, जघन्य खालको एउटा मार्ने नियत हो कि जस्तो खालको एउटा तपाईँलाई जुन एउटा कुटपिट गरिएको छ, तपाईँका माया गर्ने स्थानहरूमा टोकेर रक्ताम्य पारिएको छ, यो के उनी श्रीमानले गर्नुभएको हो? यसभन्दा पहिला पनि इन्डिया मतलब नेपालमै छँदा पनि पहिला बिहा भएको एक वर्षपछि पिट्न थालेर, अनि मेरो पेटमा बच्चा हुन्थ्यो, बच्चा पनि मैले उ गर्न सकेन, उसलाई जन्म दिएँ यस धरतीमा, यताउता भने म त्यसपछि म त्यस्तै पीडा सहँदा सधैँ बहुत बिमार भएँ। बिमार भएर मलाई लिभर एब्सेस भयो, मलाई बुढा इलाज गर्नु, म यस्तो भएँ भन्दाखेरि उसले सम्पर्क विहीन भएर 2 सालसम्म बस्यो। तबै म माइतमा सानो छोरी लिएर आएँ, मेरो डक्टरले भन्यो बच्चालाई दुध नपिलाऊ भने, मेरो आमाले दुध पिलाउनु हुन्थ्यो। म जब त्यहाँ आइसकेपछि मलाई बुटोलमा गएँ, डक्टरले रिफर गरिदियो काठमाडौँ, लिभर एब्सेस छ, अपरेसन। मैले भन्थेँ बुढा मलाई एकचोटि औषधि गर्न, तपाईँको मरे पनि तपाईँको मुख देख्छु, म माया गरेर आइकिम, लभ म्यारेज गरिकिम तपाईँसँग भन्दा पनि मेरो लागि मरिस तैँ तेरो बाटो गर भने, त्यस्तो अवस्थामा नि मलाई हेरेनन्। माइतीले 3-4 लाख खर्च गरेर काठमाडौँ लगेर बचाए, आज बचाएर पनि आयो। फेरि 2 सालपछि फेरि माया लाग्यो मलाई, किनकि मैले माया गरेर गएको उसँग जस्तो घृणा गरे पनि मैले उसलाई माया गर्छु, उसलाई उसको मायामा केही कमी छैन भनेर मैले माया फेरि आयो। आइसकेपछि उसँग पेस गरेँ कागजहरू, उसँग छुट्छु भनेर, छुट्न सकिनँ एकचोटिलाई। माया नै हो उसले मलाई मैले माया गरेछु, हाम्रो स्वच्छ माया छ भनेर मैले यहाँदेखि कागज पनि मिलाएर उसले पिट्दैन भनेर लिएर गयो इन्डिया गरेर। बहुत दुःख पाएँ मैले, मै भोकै पनि बसेँ, रोएँ, तर मलाई कोही बचाउने आफ्नो भन्ने कोही थिएन इन्डियामा। पछि म भागेर आउँछु भनेर 14 महिनासम्म त दुःख सुख गरेँ। 14 महिनापछि म इन्डियादेखि छु बच्चा लिएर, 5 सालको बच्चा लिएर म भागेर आएँ। आएपछि म यहाँ माइतमा आएँ, माइतमा आइसकेपछि घर गएँ, फेरि छुट्टिएर अलग भएर माइतबाट सबै सामान लगाएर मैले एक्लै पकाएर खान्छु भने, तर पनि सुख पाएन। कहिले सासूको कुटाई, कहिले कस कुटाई, बहुत दुःख पाएँ। अब त मेरो श्रीमानले मलाई पिट्दैन होला भनेको, गरी त्यस्तै गर्छ। अब म कहाँ जाउँ, के गरौँ, मर्छु भनेर म धेरै कोसिस गरेँ, तर मर्न पनि सकिनँ, छोड्न पनि सकिनँ। तर अहिले त अति भएर, लास्ट भएर यस्तो अवस्थामा म कसरी आएँ? अवस्था देखेपछि जुन तपाईँले जिल्ला प्रहरी कार्यालय गुल्मीमा उजुरी राख्नु भएको रहेछ, त्यहाँका प्रहरीहरूले भन्दै हुनुहुन्थ्यो एकदम साँच्चीकै एउटा दर्दनाक अवस्था, एकदम जघन्य खालको कुटपिट यातना पाएर सहेर बस्नुभएकी एउटा महिला हुनुहुन्छ। उहाँको पनि जीवन कथाले केही न केही अरूलाई केही सन्देश दिन सक्छ, अन्य नवयुवतीहरूलाई चेतना दिन सक्छ भन्ने खालको कुरा गर्नुभएको थियो। वास्तवमै मैले पनि तपाईँलाई प्रत्यक्ष यहाँनिर देखेँ। भनिन्छ नि लौनी सहनीको झगडा परालको आगो भनिन्छ नि, यदि कतै तपाईँहरूको यो परालको आगो नै बन्ने हो भने त हामीले तपाईँको कथा राख्दाखेरि त झन् उल्टो असर गर्छ। नै अब त यो बहुत पीडा छ, मैले आज अब देखेको मन पनि मन सक्यो, म त अब माया गर्थेँ, अब म आफ्नो जिन्दगी कसरी चलाउनु, बरु म अरूको भाँडा माझेर भन्नु गर्छु, म त्यो श्रीमानसँग जान्न। तपाईँ तपाईका श्रीमान भरत कुमार थापा के भन्नुहुन्छ त हामी उहाँसँग थोरै सोध्न गइरहेका छौँ। थापाजी माघमा महिलाहरूले श्रीमानको भक्ति भजनका लागि पासु बसेका हुन्छन्, भक्तवास गरिरहेका हुन्छन्, यस्तो अवस्थामा त्यस्तो निर्दय ढङ्गले एकदम निर्ममतापूर्वक किन त्यसरी उहाँमाथि कुटपिट गर्नु? अब त्यस्तो त मैले कहाँ पिट्न भनेको त होइन, मैले पनि पिटेँ होइन, त आफै सोध्नुहोस् कि पहिला घरमा त्यो चान्तन झगडा हुँदा खास त्यस्तो भयो। त्यो टोकेको छातीमा जो एउटा बच्ची स्थल संवेदनशील अङ्गमा टोकेको कले हो उहाँले सबैले होइन लोन छोराले टोक्छन् र कस्तो कुरा हुनुहुन्छ हजुर? हो बहिनी सासूले टोकेको, उहाँले त कुट्नु भएन, कुट्नु त कुट्नु भयो तर टोकेको चाहिँ सासूले, हातको औँला फुटालिदिएको सासूले, त्यो माथि फेरि बुढाले त्यही औँलामा थिच्ने, टाउकोमा थिच्ने, छातीमा कोखामा हान्ने लात्तीले। उहाँ त यसो भन्नुहुन्छ नि खै, अब उहाँलाई थाहा होला, मलाई तपाईँले त एकदम माया प्रेम गरेर ल्याउनु भएन त उहाँले? माया प्रेम त हो हाम्रो, अझै पनि माया प्रेमले त सक्यो, बच्चा छन् त हामीले के त्यस्तो नचाहिने कुरा मैले केही गर्छु र त्यस्तो तपाईँलाई लाग्छ? के गर्नुहुन्छ एउटा लोग्नी सुहानीको झगडा परालको आगो भन्छन्, तपाईँहरू अझै पनि जुट्नुहुन्छ भने त त्यस्तो खबरबाजी नगर्दा होला नि? जुट्दैन भयो, आजसम्म माया गरेँ, हिजोको दिनहरूमा हिजोसम्म मैले माया गरेँ, प्रति विश्वास गरेँ, अब मैले गर्दैन। उहाँको इच्छा हो, आफूले त्यस्तो छोडौँ भन्ने त छैन, गयो आफ्नो आफ्नो लोग्ने भू लोग्ने जसले पनि माया गर्छ, घरमा त सानसानो छोड्न चाहिएको, अब त्यो त अब वक्तै बताउँछ, आफू त भएन नि त, यो एक दुई कालमा त गर्नु भएन, फेरि अन्यथा नहोस् तपाईँ वर्षक नहोस् भन्ने मेरो कामना हुन्छ सर। हस् धन्यवाद, तपाईँहरू के मिल्नुहुन्छ अब? हजुर मिल्दैन भाइ, मेरो जिन्दगीमा यस्तै पीडा सहेर बाँच्नुभन्दा बरु गिटी कुटेर खाना ठिकसम्म मिल्दैन। मैले माया पनि गरेँ, माया गर्दा गर्दै माथि नि मान्छेलाई मैले माया गरेँ, आज नगरेर खानु नमर्नु अवस्थामा पुऱ्याएपछि भयो, मलाई पुग्यो, यही माया लिएरै बस्छु जिन्दगीभरि, उसले गरेका माया अतीतको यादमा सम्झेर जिन्दगीभरि बस्छु म, मैले बिहा पनि गर्दिनँ, केही गर्दिनँ। तर पनि यो जुन माघको बेलामा एउटा महिलाहरूले श्रीमानको मिलन त हामी नै भनेर आएको कि हामीले पनि फ्यामिली आफ्नो फ्यामिलीलाई जीवन साथीलाई घर परिवारले आमाले त्यसरी कुट्दाखेरि अब म पनि थिइनँ क्या, अब आमा यिनीहरू पहिलादेखि आमालाई पनि सन्छ होइन, उसलाई पनि मैले नराम्रो गरेँ होइन, आमालाई पनि बाबु आमाले अलग गरेँ, मलाई इच्छा छ नि त मेरो बुढी जाओस्, मलाई पनि आएको 10-15 दिन मैले पनि खाना पकाएर खाएन, मजा होटेलमा रहन्छु, नानीले नानी पनि छ नि बदाम मलाई माया नगरोस्, नानीलाई फेरि होसियार गरोस्, मलाई त्यही मेरो गर्दै छ, गिटी कुटेर जसरी नि पाल्छु, मेरो छोरीलाई मैले माया गर्छु, मैले 9 महिनासम्म कोखमा राखेर जन्म दिएको छोरी हो। मिल्नुहुन्छ कि भन्नु तपाईँ भन्नुहोस्? म मिल्दिनँ, म त मिल्दैन भयो, हिजोको दिन अतिथि याद सम्झिनु।